انجانی سی خواهش انجانا ای افزانا نہ میری کوئی منزل ہے نہ کوئی ہے ٹھکانا انجانی سی خواہش ہے انجانا ہے افسانہ نہ میری کوئی منزل ہے نہ کوئی ہے ٹھکانا बहके बहके से पलचिन है होश में भी मदहोशी है मुझको सुनाई देती है ये कैसी खामोशी है बहके बहके से पलचिन है होश में भी मदहोशी है मुझको सुनाई देती है ये कैसी खामोशी है जाने ना आलम मेरी तन्हाई का पीछा करता रहता हूँ मैं तो अपनी परछाई का कोई भी तो जाने ना आलम मेरी तन्हाई का पीछा करता रहता हूँ मैं तो अपनी परछाई का